यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556 63290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिस, जापानीज, कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंक को माथि, मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोपाल पराजुलीसँग सुनवाई सुरु गरेको छ। बैठकमा सम्बोधन गर्दै पराजुलीले संसदमा गएर बोल्न पाए, आफ्ना कुरा भन्न पाए हुन्थ्यो भन्ने बाल्यकालबाट लागेको बताउनुभयो। सांसद हुने सौभाग्य नपाए पनि न्यायाधीशका रूपमा आएर आफ्ना कुरा राख्ने मौका पाएको भन्दै उहाँले समितिलाई धन्यवाद दिनुभयो। संसदीय समितिलाई न्यायाधीशको पनि न्यायाधीश भन्दै उहाँले भन्नुभयो, निचोडमा मैले यसलाई आँखा भने छु। सबै राजनैतिक दल, हिमाल, पहाड, तराई सबै जातजातिको प्रतिनिधित्व भएको छ। यो गरिमामय समिति हो। यहाँ आएर सम्बोधन गर्दा खुसी लागेको छ। हामीलाई न्यायाधीशमा अनुमोदन गर्ने नगर्ने हातमा भएकाले मैले यसलाई न्यायाधीशका पनि न्यायाधीश भनेको छु। आफूले मध्यम वर्गको किसान परिवारमा जन्मिएको र 10 वर्षको उमेरमा टुहुरो भएको भन्दै उहाँले आफ्नै बलबुताले यहाँसम्म आएको स्पष्ट पार्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्रीबहादुर थापाले पदत्याग गर्नुभएको छ। काठमाडौँको मालेगाउँ स्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरी उहाँले पदत्यागको घोषणा गर्नुभएको हो। गत वर्ष सम्पन्न राप्रपाको महाधिवेशनबाट अध्यक्ष बनेका थापाको कार्यशैलीप्रति केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए। राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी बीचको एकीकरण हुने बेलामा थापाले नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। पूर्व परराष्ट्र मन्त्रीहरूले भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीका शपथ ग्रहणमा जाने प्रधानमन्त्री सुशील कोइरालाको निर्णय स्वागतयोग्य कदम र मुलुकलाई महत्त्वपूर्ण अवसर भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा पूर्व परराष्ट्र मन्त्री एवं नेपाली कङ्ग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाल र भारतको सम्बन्धमा आएको रिक्तता पुनः अहिलेको भ्रमण आवश्यक र महत्त्वपूर्ण भएको दावी गर्नुभयो। उहाँले भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा अनुकरणीय विकासको मोडल ल्याउने व्यक्तित्व भएकाले नेपालको विकासमा उहाँको उदय महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। एकीकृत नेकपा माओवादीका नेता एवं विदेश मामिलाका जानकार राम कार्कीले नेपाल भारतका राजनैतिक दलहरूबीचको सम्बन्ध कमजोर भएको बेला पार्टीबीचको राजनैतिक सम्बन्ध सुदृढ बनाउन भ्रमण महत्त्वपूर्ण हुने बताउनुभयो। पूर्व परराष्ट्र मन्त्री एवं राप्रपाका नेता डाक्टर प्रकाश